कल्ला, हरगिज नहीं। हरगिज नहीं का क्या मतलब है? कि तुम हमेशा इस हाल में नहीं रहोगे, ये माल और दौलत तुम्हारे काम न आएगा, आखिरत में तो ये तुमको नहीं छुड़ाएगा, और तुम्हारा ये अमल हरगिज काबिल कबूल नहीं। क्योंकि एक वक्त आएगा जब इजा दुक्कतिल अर्दु दक्कन दक्का, दक का माना पीछे आपको बताया गया था कि एक ही चोट में रेजा रेजा कर देना, एक चीज को दूसरे से टकरा के कूट के हमवार कर देना, यानी जमीन की सब चीजों को तोड़ फोड़ के ऊंच नीच नशेबो फराज सब बराबर कर देना। कभी आपने देखा होगा कोई इमारत बनने लगती तो जमीन की जब ग्राउंडिंग करते हैं तो पत्थर रोड़ी टुकड़ी हर चीज को समेट ले जाते हैं, जब बिल्डोजर चलते हैं तो आपने देखा होगा। तो यहां भी ये है कि कयामत के दिन जमीन ऐसे होगी जैसे किसी ने बिल्डोजर फेर दिया, बिल्कुल स्ट्रेट सीधा मैदान बन जाएगा। इजा दुक्कतिल अर्दु दक्कन दक्का वजा रब्बुका वल मलकु सफ्फन सफ्फा, और आ जाएगा तेरा रब और फरिश्ते सफ दर सफ, यानी फरिश्ते जब कयामत के दिन आसमान से नीचे उतरेंगे तो आसमान के फरिश्तों की अलग सफ होगी, और इसी तरह सात सफे होंगी जो जमीन को घेर लेंगी, यानी सात लाइनें होंगी फरिश्तों की। जरा तसव्वुर में लाइए, जब अदालत लगेगी, जमीन बराबर हो जाएगी, फैला दी जाएगी, समुंदर पाट दिए जाएंगे, लोग वहां खड़े होंगे अपना हिसाब किताब देने को, तो जमीन के चारों तरफ जैसे पीछे आप पढ़ चुके ना, वल मलक आला अर्जा ويحمل عرش ربك فوقهم يوم اذن ثمانيه, चारों तरफ जमीन के फरिश्तों की कतारें होंगी, कितनी? सात, घेरे में होंगे। है किसी के भागने की जगह कि कोई कहे कि हम तो किनारे पे खड़े होंगे और बच बचा के निकल जाएंगे? नहीं, एक से निकलेंगे आगे एक और लाइन होगी, उससे निकलेंगे आगे एक और होगी, निकलने कौन देगा, कोई भागने की जगह ना होगी। वजी अयोम इज़न भी जहन्नम, और उस दिन जहन्नम सामने ले आई जाएगी, खींच के सामने ला रखी जाएगी। हदीस में आता है कि 70,000 लगामों के साथ जकड़ी हुई, और हर लगाम के साथ 70,000 फरिश्ते जहन्नम को खींच रहे होंगे और खींच कर ला के सामने रख देंगे। अर्श के बाईं जानिब खड़ा कर दिया जाएगा, उसको देखकर आम लोग तो क्या अंबिया घुटनों के बल गिर पड़ेंगे और या रब्बी नफ्सी नफ्सी पुकारने लगेंगे। वजी अयोम इज़न भी जहन्नम, उस दिन जहन्नम सामने ले आई जाएगी। ये सही मुस्लिम की हदीस है। 70,000 लगामे होगी उसकी, और एक लगाम पे 70,000 फरिश्ते सारे पकड़ के उसको खींच रहे होंगे, और वो भाग रही होगी और जकड़ेंगे, जैसे सरकश घोड़ा होता है ना, दौड़ रहा होता है, जाने को तैयार बैठा होता है। तो जहन्नम भी लोगों को पकड़ने निगलने के लिए तैयार बैठी होगी, तो उसको 70,000 लगामों से खींच के रखा जाएगा कि अपनी जगह रहे। वजी अयोम इज़न भी जहन्नम यौम इज़न यतज़क्करुल इंसान, उस दिन नसीहत पकड़ेगा इंसान, उस दिन याद आएगा इंसान को, उस दिन आएगी उसको होश। अन्ना लहु ज़िक्रा, अन्ना लहु ज़िक्रा, अब समझने से क्या हासिल, अब नसीहत का क्या फायदा। यकूलु या लैतनी कद्दमतु लिहयाती, कहेगा ऐ काश कि मैंने अपनी जिंदगी के लिए कुछ आगे भेजा होता। जिंदगी तो आज शुरू हो रही है, घर तो आज मिलने वाला है, काश मैं इस घर के लिए कुछ बना के भेजता, तैयारी करता। या लैतनी कद्दमतु लिहयाती फयौम इज़ ला युअज़्ज़िबु अज़ाबहु अहद, फिर उस दिन अल्लाह जो अजाब देगा उस जैसा कोई अजाब न देगा। वला यूसिकु वसाकहु अहद, और जैसा अल्लाह बांधेगा वैसा बांधने वाला कोई ना होगा, जैसे वो पकड़ेगा वैसे पकड़ने वाला कोई ना होगा, क्योंकि सारे इख्तियारात उसके अपने पास जो होंगे कोई दम न मार सकेगा। या अय्यतुहन नफ्सुल मुत्मइन्ना, दूसरी तरफ क्या इरशाद होगा, ऐ नफ्से मुत्मइन इर्जई, लौट आओ, पलट आओ, वापस आ जाओ। वापस, वापस की क्या बात, जी हाँ वापस जाने के लिए आए हैं हम, तो आके दुनिया को घर समझ बैठे। भूल गए वापसी को, क्या कहा जाने इर्जई, वापिस चलो, लौटो पलटो, कहाँ किधर, इला रब्बी की, अपने रब की तरफ, अपने रब की तरफ वापस चलो, रब की तरफ से आए थे वही वापसी है। रौबिया तम मर्दिया, इस हाल में कि तू राजी है और तेरा रब तुझ से राजी है, तू अपने रब से राजी है, अपने अंजाम से खुश है और अपने रब के नजदीक पसंदीदा है। मर्दिया कहते हैं पसंदीदा को, वजाल हो रब्बी रदिया, पीछे आप पढ़ चुके हैं, तो मर्दिया भी इसी माने में है। तो राजिया और मर्जिया, यानी राजिया फाइल है, राजी होने वाला नफ्स, और मर्जिया जिससे कोई राजी हो मफूल है। ये कब कहा जाएगा इंसान को? बाज कहते हैं कि कयामत के दिन कहा जाएगा, और बाज कहते हैं कि मौत के वक्त फरिश्ते आकर ये खुशखबरी देंगे। आप सल्लल्लाहु अलैहि वसल्लम ने एक शख्स को ये दुआ पढ़ने का हुक्म दिया था, अल्लाहुम्मा इन्नी अस्अलुका नफ्सम बिका मुतमइन्नतन तुमिनु बिलिकाइका वतरदा बिकदाइका वतक़नउ बिअताइका। अल्लाह, मैं तुझसे नफ्से मुतमइन्ना का सवाल करता हूँ, जो तेरी मुलाकात पर ईमान रखता हो, जो तेरी कजा पर यानी फैसलों पर राजी हो जाए और तेरी अता पर काने हो जाए, मुतमइन हो जाए। अल्लाह, ऐसा दिल चाहिए। तो मौत के वक्त या क़यामत के दिन ये खुशखबरी मिलेगी उस शख्स को जो नफ्स लवामा की आवाज़ सुनकर हराम कामों से बच जाए, गलत काम छोड़ दे, ज़मीर की खलिश ख़त्म कर दे, बिल्कुल मुतमइन हो जाए, अल्लाह की रज़ा से राज़ी हो जाए और इस काम के लिए सरगर्दा हो कि अल्लाह उससे राज़ी हो जाए। कहते ना कि जो अल्लाह से मुलाकात की ख्वाहिश रखता है अल्लाह भी उससे मिलना चाहता है, और जो अल्लाह ताला से मिलना नहीं चाहता अल्लाह ताला भी उससे मिलना नहीं चाहता। हज़रत आयशा ने कहा कि या रसूलल्लाह सल्लल्लाहु अलैहि वसल्लम, मौत से तो हर एक को डर लगता, मरना तो कोई भी नहीं चाहता, तो इसका मतलब है कि हम अल्लाह ताला से मुलाकात की ख्वाहिश नहीं रखते। आपने फरमाया नहीं, बात यह है कि जब एक इंसान की मौत का वक्त आता है तो जो नेक शख्स होता है, मुतमइन रूह होती है, उसको जब अपना अंजाम नजर आता है तो उसका दुनिया को छोड़ने और अल्लाह की तरफ जाने का शौक बढ़ जाता है कि मैं जल्दी अब पेश हो जाऊं अपने रब के हुजूर, क्योंकि वो अल्लाह के फैसलों पर राजी था ना। ऐसा इंसान राजी अपन, बड़ा गहरा लफ्ज है, राजिया राजी होने वाला, अल्लाह की रजा पे राजी, उसकी तकदीर पे राजी, उसके फैसलों पे राजी, उसके अहकाम पे राजी, उसकी शरीयत पे राजी, उसकी हर बात पे राजी। इस राजी होने ने उसके दिल के अंदर ऐसा इत्मीनान पैदा कर दिया कि वो नफ्से मुतमइन्ना बन चुका था, और जब उसका ये हाल था कि उसने अपना आप अल्लाह के हवाले कर दिया तो मर्दिया हो गया, अल्लाह की रजा उस पे आ गई, अल्लाह उससे राजी हो गया। ये हकीकत दुनिया में भी महसूस हो जाती है इंसान को कि जब दिल इंसान का हर हाल में पुरसकून रहता है, कोई मजाक उड़ाए, कोई बातें बनाए, कोई कुछ भी इल्जाम लगाए, कुछ कहे, लेकिन इंसान मुतमइन होता है कि लोगों की बातों से कुछ नहीं होता, ये मेरे रब की रजा है, या ये मेरे रब का हुक्म है, उसने कहा इसलिए मुझे करना है, लोग जो मर्जी कहते रहे, मुझे इसकी परवाह नहीं। तो ये एक लाजिम व मलजूम अमर है कि जो अल्लाह के फैसलों पे राजी, अल्लाह उससे राजी, और जिससे अल्लाह राजी उसके अंदर एक इत्मीनान की कैफियत दुनिया में। फिर खास मौत के वक्त कि वो वहशत के साथ, खौफ और घबराहट के साथ नहीं जाता, और नफ्स मुतमैना के बरअक्स दूसरा नफ्स जो होता है नफ्स इंसानी, जिसको मौत के वक्त उसका बुरा अंजाम दिखाया जाता है, तो वो सख्त खौफजदा हो जाता है और फिर वो कहता है कि काश मैं वापस ना जाऊं, मैं नहीं जाना चाहता, मैं अल्लाह के हुजूर पेश होना ही नहीं चाहता, मैं वहां खड़ा हो ही नहीं सकता, मुझे नहीं जाना, मुझे कहाँ ले जा रहे हो। कहते ना ऐसे मुर्दे को जो मुजरिम होता है ले जाया जाता है तो चीखता है, मुझे किधर लेके जा रहे हो, और जो नेक रूह होती वो खुशी खुशी जाती है, मुझे और क्या चाहिए, मैं दुनिया की मुसीबतों से आजाद हो गया और मेरा रब राजी। आप देखिए दुनिया में भी जिस इंसान से मिलकर आपको खुशी होती हो या जो आपको मिलकर खुश होता हो उसकी मुलाकात का कितना इंतजार होता है ना, तो इसी तरह जब इंसान को ये पता चल जाएगा कि मेरा रब मुझसे राजी है तो उसको दुनिया से कोई भी दिलचस्पी नहीं रहेगी, نہ پیچھے والوں کی اس کو کوئی فکر ہوگی نہ پرواہ ہوگی، بس چلو رب کی طرف جلدی لے چلو، جلدی جانا ہے. کب آئے گی قیامت کہ ہم اپنے رب کے حضور کھڑے ہوں گے؟ کیونکہ رب مرضی ہے، اس سے راضی ہے، اس سے اللہ کی رضا آ چکی. اسی لیے کہتے ہیں نا کہ مردے کو جلدی دفناؤ، اگر وہ اچھا ہے تو اپنے انجام کو جلدی پہنچے، اور اگر وہ برا ہے تو کیوں اس کا بوجھ اپنے کندھوں پہ اٹھائے ہوئے ہو، پھینکو اس کو جا کے وہاں. یا ایتھا النفس المطمئنہ، اے نفس مطمئنہ. اور یہ نفس مطمئنہ کون سا نفس ہوتا ہے؟ جس کے اندر قناعت بھی ہوتی، تھوڑا ملے تو بھی راضی، زیادہ مل جائے تو بھی شکر ادا کرتا، مطمئن، ہر حال میں مطمئن. اللہ تعالیٰ اسے کوئی نعمت دیتا ہے تو راضی، واپس لے لیتا ہے تو راضی، یا اللہ تیری امانت تو نے لے لی، میں راضی، مجھے کوئی شکایت نہیں تجھ سے، میں تجھ سے ناراض نہیں. ایسا شخص نفس مطمئنہ ہوتا ہے. کہتے ہیں کہ نیکی کیا ہے نا، نیکی کس چیز کا نام ہے جسے کرنے کے بعد دل میں خوشی آئے، اور گناہ کس کا نام؟ الاسم ما حاك في نفسك، جو تیرے دل میں چپ جائے، یہ ٹھیک نہیں، یہ کوئی اچھی بات نہیں، صحیح نہیں ہوا، ضمیر ملامت کرنے لگے. اور اس بات پہ ڈرے انسان کہ ہائے کسی کو پتا نہ چل جائے، دوسروں کے پتا چلنے کو برا جانے. کیونکہ جو نیکی کا کام ہوتا ہے، جو اچھا کام ہوتا ہے، اس کو چھپ چھپ کے اور ڈر ڈر کے کرنے کی ضرورت نہیں ہوتی. اور اصل نیکی کون سی ہے؟ کہ جو انسان کسی ملامت گر کی ملامت کی پرواہ کیے بغیر بس کر لے. لوگ کیا کہتے ہیں؟ کیا چیز ہے لوگ؟ مجھے دیکھنا میرا رب کیا کہتا ہے. کسی کی پرواہ نہیں رہتی، کسی کا خوف نہیں رہتا. آتا نا، ان الذین قالوا ربنا اللہ ثم استقاموا تتنزل علیہم الملائکہ اللہ تخافوا ولا تحزنوا وابشروا بالجنة التي كنتم توعدون نحن اولیاؤکم فی الحیاۃ الدنیا وفی الآخرة فلکم فیہا ما تشتہی انفسکم ولکم فیہا ما تدعون. اپنے اندر یہ چیز مختلف مواقع پہ ٹیسٹ کیا کریں کہ اللہ کا حکم آیا، مجھے لوگوں کے خوف نے عمل کرنے سے روک دیا، جا میں نے لوگوں کی پرواہ نہیں کی اور کر گیا، کہ اللہ کا حکم ہے نا، لوگوں سے کیا ڈرنا. جب یہ بات آ جائے گی نا، لوگوں سے کیا ڈرنا، اللہ کا حکم ہے، آپ دیکھیے ذرا کر کے دیکھیے اس وقت کتنا اطمینان آتا ہے. مجھے جو پی ایچ ڈی کی ڈگری لینا تھی، تو یہ اوکیزن یونیورسٹیز کے جو سال بھر کے پروگرام ہوتے ہیں، اس میں بڑا ہی اہم دن ہوتا ہے جب لوگوں کو گریجویٹ کیا جاتا ہے اور ڈگری دی جاتی. تو ہماری یونیورسٹی میں اس سال یا اس موقع پر جب مجھے ڈگری ملی تو 400 گریجویٹس تھے. اور طریقہ یہ ہوتا ہے کہ ہر گریجویٹ کے ساتھ دو گیسٹ آ سکتے ہیں، چاہے وہ آپ کے مدر اینڈ فادر ہوں یا آپ کے کوئی اور رشتے دار ہوں، دوست ہوں، بس ہر شخص دو اور لوگ لا سکتا ہے. اور سب کو یہ بہت شوق ہوتا ہے کہ ہمیں ایک آنر ملنے والا ہے، اور ایک مخصوص لباس میں ایک بہت خوشی کا دن ہے، سب کے سامنے آنا ہے. تو جس کو بھی وہ انویٹیشن ملتا ہے وہ بھی ضرور آتے ہیں دیکھنے کے لیے، جو عزیز دوست قریبی ہوتے ہیں. تو اس میں ایسا تھا کہ تقریباً 1200 لوگ تھے، یعنی 400 گریجویٹس، ہر ایک کے ساتھ دو دو گیسٹ، اور اس کے علاوہ جو ٹیچنگ فیکلٹی تھی پوری یونیورسٹی کی، وائس چانسلر اور سب لوگ. اس میں میں واحد ایک تھی جو پورے حجاب اور نقاب میں تھی، اور اس کے اوپر میں نے گاؤن وہ جو ہوتا ہے وہ پہنا ہوا تھا. اور اس میں ویسے عام طور پر تو آپ اپنا کام کرتے جائیں، ادھر ادھر گھومیں تو کیا فرق پڑتا ہے، لیکن وہ ایک ایسا اوکیزن ہوتا ہے کہ جتنے ڈاکٹرز ہوتے ہیں ان کے نام لیے جاتے ہیں، باقی گریجویٹس کے نام نہیں لیے جاتے لیکن ڈاکٹرز کے نام لیے جاتے ہیں. تو جس وقت نام لیا جا رہا تھا، پھر ایک ایک شخص کو اٹھ کر یوں سارے پنڈال کے سامنے سے گزرنا ہوتا ہے، یہ پوری نمائش ہوتی ہے نا ایک طرح سے بندے کی. تو اس وقت آپ یقین مانیں کہ اس حجاب کے اندر جو میرے لیے خوشی اور سکون اور اطمینان، ایک ایسی کیفیت تھی کہ جو مجھے زندگی میں بہت کم دفعہ ملی، کہ میں یہاں اپنے دین کی نمائندہ ہوں، مجھے یہاں کسی کا خوف نہیں، پڑھے لکھے لوگوں کے بیچ میں. کیونکہ وہاں کا عام طبقہ بھی اسلام کے بارے میں جو کچھ کہتا ہے سو کہتا ہے، لیکن جو پڑھے لکھے لوگ ہیں ان کے اندر ایک خاص قسم کی وہ ہے، لیکن مجھے کسی کا ڈر نہیں. اور اس وقت آرام سے میں اٹھی اور جا کے وہ لیا اور آگے گئی، اور یہی آیتیں اس وقت میرے ذہن میں بار بار آ رہی تھی، مجھے کسی کا ڈر کیوں، مجھے کسی سے شرمندگی کیوں، یہ لوگ بڑے ہیں یا میرا رب بڑا ہے، ان کی پسند اور خواہش بڑی ہے یا میرے رب کا حکم بڑا ہے، مجھے اس وقت کس کو بڑا کہنا ہے، کس کو بڑا سمجھنا ہے. اگر میں یہ کہتی ہوں کہ رب بڑا ہے اور بعض جگہوں پر اس کی بڑائی کا اعلان کرتی تو اس جگہ بھی مجھ کو اعلان کرنا ہے. اور ان الذین قالوا ربنا اللہ ثم استقاموا فتنزل علیہم الملائکہ. ان سارے لوگوں کی نگاہ میں یا دل میں میں ایک کارٹون ہوں یا کچھ اور ہوں, تو اگر میں اللہ کا حکم سمجھ کر ایک کام کر رہی ہوں تو اس وقت میرے دوست فرشتے ہیں, میں ان کو اپنا دوست سمجھتی ہوں, وہ میرے ساتھ ہیں. یہ ہو نہیں سکتا کہ میں اللہ کے راستے میں نکلوں اور وہ میرا ساتھ نہ دیں. تب یقین کریں کہ اس یقین اور سوچ کے ساتھ یہ کام کچھ بھی نہیں تھا. صرف یہ نہیں, زندگی میں بہت سے ایسے موقع آپ کے ساتھ بھی آئیں گے اور آتے ہیں کہ جہاں آپ کو دین کے کسی حکم پر استقامت کی ضرورت ہوتی, لیکن آپ لوگوں کے خوف سے پیچھے ہو جاتے, ڈر جاتے, پھسل جاتے. نتیجہ کیا نکلا؟ لوگوں کو تو شاید یاد بھی نہ ہو کہ آپ کیا کرنے والے تھے اور کیا کر رہے تھے. جن سے آپ ڈر رہے تھے ان کو تو شاید خیال بھی نہ ہو. اور دوسری طرف اللہ کی نگاہیں جو پڑ رہی تھیں, تم کہتے مجھ کو بڑا ہو اور ان کو بڑا سمجھ کے میرا حکم توڑ دیا, میرا حکم چھوڑ دیا, نہ ادھر کے رہے نہ ادھر کے رہے, کیا حاصل ہوا؟ اور جو دل پھر ملامت کرتا ہے, جو ضمیر پھر کچوکے لگاتا ہے, وہ الگ ایک مصیبت ہوتی ہے. تو نفس مطمئنہ اس وقت تک حاصل نہیں ہو سکتا جب تک کیا نہ ہو, مکمل طور پر اپنے آپ کو اللہ کے حوالے نہ کر دیا جائے اور ہر حال میں ہر جگہ پر اللہ کی بڑائی کا اعلان کیا جائے. کیونکہ دین کی تبلیغ اصل میں کیا ہے؟ سورۃ المدثر میں کیا پڑھا آپ نے؟ وربک فکبر. اور پھر آپ دیکھیے, خاص طور پر جب آپ دین پڑھتے ہیں نا, پھر آپ دین کے خلاف کام کریں نا, پھر زیادہ ہی ضمیر ملامت کرتا ہے, چین اور اطمینان رخصت ہو جاتا ہے, پھر زیادہ ڈاؤن فیل کرتے ہیں آپ. فادخلی فی عبادی. اگر موت تک ہمارا یہ حال رہا نا کہ نفس مطمئنہ, کیونکہ یہ نہیں کہ ایک دفعہ ہو گیا تو کہ بس ہو گیا میں پاس ہو گیا, نہیں, یہ امتحان زندگی کے آخری دن تک چلتا ہے. اگر آخر تک ہم اپنے اس رویے پہ قائم رہے اور موت کے وقت ہمارا نفس نفس سے مطمئنہ ہوا, تو کہا جائے گا فادخلی فی عبادی, آ جا تو بھی میرے بندوں میں داخل ہو جا. وہ میرے خاص بندے جو میرے بندے تھے نا, اللہ اپنے بندے کن کو کہتا ہے؟ جو اس کے وفادار ہوں, اس کے اطاعت گزار ہوں. نافرمانوں کو تو اللہ اپنا بندہ نہیں کہتا نا. عباد الرحمن الذین یمشون علی الارض ہونا, یہ ہے عباد الرحمن جن کی صفات سورۃ الفرقان میں آئی. تو اگر ہم ان صفات کے حامل ہوں گے اور اسی پہ موت آئے گی, یاد رکھیے یہ بہت ضروری ہے کہ اختتام اچھا ہو, تو اللہ تعالیٰ فرمائیں گے فادخلی فی عبادی, داخل ہو جاؤ میرے بندوں میں. وادخلی جنتی, داخل ہو جاؤ میری جنت میں. واحد کا سیوہ ہے, یعنی ایک ایک کو اللہ تعالیٰ اس کی طرف متوجہ ہو کر اس کو خوشخبری دیں گے, خاص عنایت ہوگی. آپ صلی اللہ علیہ وسلم کا ارشاد ہے, جب مومن کی موت کا وقت آتا ہے تو رحمت کے فرشتے سفید ریشمی کپڑا سامنے کر کے اس کی روح کو خطاب کرتے ہیں, اخرجی راضیتن مرضیتن الی روح اللہ و ریحانہ, یعنی اس بدن سے نکلو اس حال میں کہ تم اللہ سے راضی ہو اور اللہ تم سے راضی ہے. اور یہ نکلنا اللہ تعالیٰ کی رحمت اور جنت کی دائمی راحتوں کی طرف ہوگا. یا ایتها النفس المطمئنہ ارجعی الی ربک راضیتا مرضیہ فادخلی فی عبادی وادخلی جنتی. یہ ہے مطلوب, یہ ہونی چاہیے سب سے بڑی خواہش کہ موت آئے تو اس حال میں آئے کہ کوئی ندامت اور شرمندگی نہ ہو اپنے اعمال پہ, حسرتیں نہ ہوں کہ کاش اپنی زندگی سے کچھ فائدہ اٹھاتے. بسم اللہ الرحمن الرحیم. والفجر وليال عشر والشفع والوتر والليل اذا یسر هل في ذلك قسم لذي حجر ألم تر كيف فعل ربك بعاد إرم ذات العماد التي لم يخلق مثلها في البلاد وثمود الذين جابوا الصخر بالواد وفرعون ذي الأوتاد الذين طغوا في البلاد فأكثروا فيها الفساد فصب عليهم ربك سوط عذاب إن ربك لبالمرصاد فأما الإنسان إذا ما ابتلاه ربه فأكرمه ونعمه فيقول ربي أكرمن وأما إذا ما ابتلاه فقدر عليه رزقه فيقول ربي أهانن كلا بل لا تكرمون اليتيم ولا تحاضون على طعام المسكين وتأكلون التراث أكلا لما وتحبون المال حبا جما كلا إذا دكت الأرض دكا دكا وجاء ربك والملك صفا صفا وجيء يومئذ بجهنم يومئذ يتذكر الإنسان وأنى له الذكرى يقول يا ليتني قدمت لحياتي فيومئذ لا يعذب عذابه أحد ولا يوثق وثاقه أحد يا أيتها النفس المطمئنة ارجعي إلى ربك راضية مرضية فادخلي في عبادي وادخلي جنتي.